www.attableek.com, The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم. أما بعد، نعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لن تنالوا البر حتى تنفقوا مما تحبون. صدق الله العظيم. دوستو، گروہ اور عزیزو، بار بار بیان کرتا رہتا ہوں کہ اللہ تعالیٰ کی کتاب کامل کتاب ہے. اللہ تعالیٰ نے جتنے احکام ہمارے معاشرت کے لیے، ہماری زندگی کے لیے ہو سکتے ہیں، سب بیان کروا دیا ہے. نماز روزے کا بھی بیان مکمل ہے، نکاح و طلاق کا بیان بھی مکمل ہے، انفاق کی سبیل اللہ کا بھی مکمل ہے، تزکیہ نفس کا بھی بیان مکمل ہے. گویا کہ کوئی مضمون جو ہماری ضرورت کا ہے اس کو اللہ نے چھوڑا نہیں ہے، سب بیان کروا دیا ہے. اسی طرح انفاق کے بارے میں بھی اللہ نے ہم کو آزاد نہیں چھوڑا، بلکہ اس کے اندر بھی حدود قائم کیے ہیں. انفاق فی سبیل اللہ، اللہ کے راستے میں مال خرچ کرنا، یہ بھی من جملہ اصول اسلام کے ہیں اور قواعد اسلام کے ہیں. اس بنا پر اس کی بھی بحث پوری فرمائی ہے، اور نبی اکرم صلی اللہ علیہ وسلم نے اس کی پوری پوری ترجمانی بھی فرمائی ہے. پوری بحث اس پر ہے، انفاق پر، اقتصادیات پر. اقتصادیات کے بارے میں خود علماء نے کتابیں لکھی ہیں، یہ نہیں کہ سیاسیات پر کوئی بات نہیں ہے، اقتصادیات پر بات نہیں ہے، معاشیات میں کوئی بات نہیں ہے، صرف عبادت میں یہ نہیں ہے، عبادت پر بھی ہے اور دوسرے جو احکام اس دنیا میں آ سکتے ہیں ان کے متعلق بھی مفصل تفصیل موجود ہے. اللہ ہم سب کو توفیق دے اس کو سمجھنے کی. انفاق کی سبیل اللہ بہت بڑی دولت، بہت بڑی نعمت. ہمارے حضرت بادشاہ رسول اللہ صاحب اکثر انفاق فی سبیل اللہ پر بیان فرماتے رہتے تھے. مجھ سے خود حکیم محمد اکبر صاحب رحمۃ اللہ نے پوچھا تنہائی میں کہ مولانا کیا بیان کرتے رہتے تھے کہ اتنے رجوعات ہو گئی. حکیم صاحب نے مجھ سے خود پوچھا، تنہائی میں پوچھا کہ حضرت مسلم امت بادشاہ رسول اللہ صاحب کیا بیان کرتے تھے، یہ وہاں پہ اتنی رجوعات ہوئی ان کو بمبئی لے جانا. تو میں نے بیان کیا کہ حضرت کے اندر ہمارے اعتدال تھا، انفاق میں بھی اعتدال، عدم انفاق میں بھی اعتدال. چنانچہ حضرت مولانا ابوالحسن ندوی فتح پور تال محدہ جو ہم لوگوں کا وطن اصلی ہے وہاں تشریف لے گئے، بیان کے بعد خود کہا کہ دنیا کے بارے میں اتنا اعتدال میں نے کسی کے یہاں نہیں پایا جو معاشا رسول اللہ صاحب نے پایا. ماں علی نے کہا اعتدال ہر چیز میں اعتدال، یہ نہیں ہے کہ اب مال کی مذمت میں آ گئے تو مذمت کرتے ہی چلے گئے، نہیں نہیں، اس کی خوبیوں کو، ان کی ضرورتوں کو بیان فرماتے تھے. فرماتے تھے کہ اگر مال نہیں رہے گا تو مسجد کیسے بنواؤ گے، مدرسے کیسے چلاؤ گے، حج کیسے کرو گے، بال بچوں کی روزی کیسے کماؤ گے. بہت پوری بات اس پر فرماتے تھے. اللہ میں قاری طریقے سب بھی رہتے تھے، معالمیہ بھی رہتے تھے، سب پوری اور بالکل ان مضامین کو یہ حضرات نادرہ سمجھتے، ناری بنانے ہیں. مگر اللہ تعالیٰ نے خود بیان فرمایا ہے، اللہ تعالیٰ فرماتے ہیں کہ لن تنالوا البر حتى تنفقوا مما تحبون. تم بر کو نہیں پہنچ سکتے، نیکی کو نہیں پہنچ سکتے، کامل نیکی کو تم ہرگز ہرگز نہیں پہنچ سکتے جب تک کہ اپنے محبوب شے کو تم خرچ نہ کرو اللہ کے راستے میں. محبوب شے میں سب سے محبوب چیز اپنا نفس ہے. مال کا درجہ بعد میں ہے، سب سے محبوب شے تو اپنا نفس ہے. اہل اللہ اپنے نفس کو اللہ کے لیے صرف کر دیتے ہیں. اور ایک مثال یہی ہے کہ ایک صحابیہ تھی، اسے زنا کا صدور ہو گیا تھا، उनको रजम किया गया है, संसार किया गया है। हजरत उमर रजी अल्लाह फरमाएं कि कैसी मौत ये मरी औरत, तौहीन के तौर पर कहा। नबी ने फौरन तंबीह किया हजरत उमर को कि तुम ऐसी औरत को कह रहे हो जिसने अपने नफ्स को अल्लाह के रास्ते पे कुर्बान कर दिया। इस औरत ने ला करके कहा कि मैं जानी हूं, मैं मुजरिम हूं, उन पर गाड़ी के लिए संसार के लिए मुझको हजरत उमर का मिजाज वहां नहीं जा सका। नबूवत का मिजाज और होता है, सहाबी कितने ही है उसे जाते ही रहेगा, लेकिन ऊपर बढ़ नहीं सकता। रसूल अल्लाह से बढ़ नहीं सकता और सहाबी रसूल से बढ़ नहीं सकता। वली लोग सहाबी से नहीं बढ़ सकते, समझने वली लोग ही जो चाहे जो कह दे कर नहीं नहीं सहाबा के बारे में भी अपनी जबान दराजी को रोको। कुल्लुम सौदाऊ, जब सहाबा को अल्लाह ने चुना है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सहाबत के लिए, तो फिर उनसे बढ़ करके कोई वली या कुतुब व गौथ नहीं हो सकता। जना पर मेरे दोस्त को यह कायम है। इस जना पर हुजूर अकबर सल्लल्लाहु अलैहि वसल्लम से फरमाया कि तुम नहीं देखते ज्यादा नफ्स हाफिज है, अल्लाह के राज़ में इसे अपने नफ्स को जान को कुर्बान कर दिया। या रसूल अल्लाह, मुझसे जुर्म हुआ है, इस जुर्म की सजा क्या है? संसार किया जाना है, गुदाम में संसार की गई। हालांकि अगर वो न पेश करती तो माफ हो जाता। हुजूर ने फरमाया बहुत टालना चाहो उसको। हुजूर अकबर सल्लल्लाहु अलैहि वसल्लम ने टालना टालना कहा कि इसको सजा संसार की न दी जाए, मगर इतनी मुखलसा थी, सादिका थी। कहते हैं जो जिसने जुर्म कर चुका है खुदा का, वो इस लायक नहीं कि जमीन पर आ सके। ये किसका पेशा है? कोई है कि जी वाली कोई कुतुब पेश कर सकता है? या जी मेरा आप हमारे हजरत फरमाते थे कि सहाबा ने जैसे अपने को फना किया है, किसी वली और किसी गौत ने फना नहीं किया है वैसा। एक ये मिसाल यह है कि है कोई ऐसा पेश करने वाला? क्या क्या लोगों से हालात पेश आते हैं, कोई है कि कह दे कि ये जुर्म पल हुआ? जहां तक नफ्सा है, ये नफ्स के बारे में कह रहा बोलता कि अपने नफ्स को उसने कुर्बान किया अल्लाह के रास्ते में, उससे बढ़ के कौन है? और फरमाया कि ए उमर सुनो, उसने ऐसा ऐसी तौबा किया है कि अगर तमाम अहले मदीने पर तकसीम कर दिया जाए सबसे मुखरत हो जाए। जिसको तुम कम समझ रहे हो उसका ये हाल है। दोस्तों बुजुर्गो, अकील में हमारे हजरत का बहुत इस पर बयान होता था, बहुत रोते थे, रोता देते साहबा के बराबर क्या तुम तो पहुंच सकते हो? मामूली साहबिया है, मामूली का है। इसी तरह पर एक साहबिया थी, लेकिन झाड़ू दिया करती थी, झाड़ू दिया करती थी मस्जिद नबी में। मैं मालूम हो नहीं दिखाई पड़ी वो, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि भाई वो औरत जो झाड़ू दिया करती थी कहां गई? फरमाया हजरत उसकी तो वफात हो गई। उनको रंज हुआ, कहा तुमने हमको इतना भी नहीं किया। हुजूर को उसका दर्जा मालूम था, हम तो सिर्फ झाड़ू से देखते थे, लेकिन उसका मर्तबा अल्लाह के नबी क्या था वो हुजूर को मालूम था। चुनाचा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले गए कब्रिस्तान, वहां फातिहा पढ़ा। ये दिल से दिल के अंदर जो वक़्त है अल्लाह के अंदर, उसकी बड़ी कदर है मेरे दोस्तों बुजुर्गो। अल्लाह ताला के यहाँ बड़ी अजमत है, खौफ की, खशियत की, अल्लाह की मोहब्बत की, अल्लाह की नस्बत की, ये बातनी चीजें हैं, इसकी बड़ी कदर है। इस बिना पर सबसे अहम तो अपने नफ्स ही को खर्च करना है, अपने नफ्स को अल्लाह के सामने पामाल करना है। कद अफलह मन ज़क्काहा वक़द ख़ाब मन दस्साहा, फलाह पाई उसने जिसे नफ्स को मोती फरमा बाजार कर दिया। कद अफलह मन ज़क्काहा, नबी के अल्लाह के सामने उसे पामाल कर दिया अपने नफ्स को, मेरा नफ्स कुछ नहीं है, अल्लाह ने बढ़ा दिया उसको। जो जितना अपने को पामाल करता है उतनी अल्लाह उसको बढ़ाता है। ये तरीक नेसी का है, दावा का नहीं है, एतराफ़ी जुनूब का है, गुनाहों के एतराफ करने का यह रास्ता है, अपने कमालात को बयान करने का यह रास्ता नहीं है। हजरत ख्वाजा मोहम्मद मासूम बहुत बड़े शख्सियत हैं, مدلی ساتھ صاحبزادے میں بتایا میں نے 7,000 خلیفہ تھے ان کے اور لاکھوں مرید تھے, لیکن فرماتے ہیں کہ اپنے لیے ایک وقت مقرر کرو, فرما رہے ہیں اپنے لیے اپنے وقت جس میں ذرات کا استحضار کیا کرو, جو لرزشیں ہوتی ہیں اس کا استحضار کرو, ہماری کمالات نہیں دیتی تلاوت کیا اتنا ذکر کیا اتنا یہ کیا وہ کیا نہیں, بلکہ اس کے اندر جو لرزشیں رہ گئی ہیں کوتاہیاں اس کا استحضار کرو, اس سے ترقی کرو گے, جسے تلاوت سے ترقی کرو گے اور اپنی کمیوں کا استحضار یہ کرو گے تو اس سے بھی ترقی کرے گی. ہر کے نقشے خیش را دید و شناخت, ہر کے نقشے خیش را دید و شناخت, سوئے استقبال خود دو اسپتال, جس نے اپنے کمیوں کو دیکھا اپنے زلال لرزشوں کو دیکھا تو اپنے کمال کے رب تیرے سے آگے بڑھا. ہر کے کہتے او گمانے میں او نمی پرور بسوئے ذل جلال, معلوم فرماتے ہیں او نمی پرت بسو میں ذل جلال او گمان میرا خدا کمال, کہتے ہیں وہ اللہ کے در اس لیے نہیں بڑھ رہا ہے, اس کو دعویٰ ہے اپنے علم پر اپنے عمل پر اپنے مال پر اپنے نصب پر اپنے رشتے پر, یہ گرا دے گا. وہ علم توغیان کمال علم مجموع بہار میں ہے, علم کے لیے بھی توغیان ہوتا ہے, جیسا مال کے اندر توغیان ہوتا ہے سرکشی, اسی طریقے سے علم کے اندر ہوتا ہے. جس طریقے سے مالدار کو اپنے طغیان کو دور کرنا ضروری ہے, اسی طرح اہل علم کو بھی اپنے طغیان کو دور کرنا ضروری ہے, تبھی ترقی کرو گے ورنہ نیچے گیا جاؤ گے. اس بنا پر میرے دوست طریق یہی ہے, طریق تو اپنے کو مٹانے کا نام ہے. اللہ تعالیٰ ہم سب کو اس کی توفیق برآمد فرمائے. یہ مہینہ ایسے ہی ہے, جب بھی مہینہ ختم ہوتا تھا رمضان کا ہمارے رکھنوں کو بلاتے تھے اور فرماتے تھے دیکھو رمضان جا رہا ہے کچھ حاصل کر لو, لیکن لذاذہ سے کہتے تھے, ہم لوگ داماد تھے لڑکیوں سے کہتے تھے لڑکوں سے, رمضان کہتا ہے استحضار کہ دیکھو رمضان جا رہا ہے چند دن رہ گئے ہیں, جس نے کچھ حاصل کرنا ہے تو حاصل کر لو, کون کہنے والا ہے. اللہ تعالیٰ ہم سب لوگوں کو ان بزرگوں کی تعلیمات پر عمل کی توفیق دے, تعلیمات ان کی کیفیات ان کی میزانیات ان کے مواجید معمولی احوال تھے بہت. اللہ تعالیٰ اللہ شریف کا یہ اخیری ایام ہے, اللہ تعالیٰ ان ایام کی ان لیالی کی قدر کرنے کی توفیق دے. میں تو بھائی بیمار ہوں, زیادہ قوت نہیں ہے, اللہ تعالیٰ میرے لیے بھی اللہ سے دعا کیجیے کہ اللہ تعالیٰ مجھے اس کی قدر کی توفیق دے اور اللہ ہماری قدر کرے کہ ہم ہیں, کوئی ان کے لیے مشکل نہیں ہے. وما ذلک علی اللہ بعزیز, اللہ کے لیے کچھ مشکل نہیں ہے. بہرحال اپنے نفس کو قربان کرنا اللہ کے راستے میں بہت مشکل ہے, مال خرچ کرنا آسان ہے لیکن نفس کو خرچ کرنا کوئی بات خلاف پڑی اور برداشت کرنا یہ بہت مشکل ہے. یہ نفس کو قربان کرنا, یہ تھوڑا ذبح کرنا تو نہیں مراد ہے, اس سے مال کو خرچ کرنا مراد ہے, لیکن نفس یہ ہے کہ جہاں نفسانیت ہے اس نفسانیت کو چھوڑنا اور للہیت کو اوپر کرنا, یہ ہے نفس کا مجاہدہ. بہت بڑی بات ماشاء اللہ, نفس کا مجاہدہ, نفس کا مال سب سے جان, نفس کا مارنا اس کو سب سے جان. اس بنا پر اللہ تعالیٰ سے دعا بھی کرنا چاہیے کہ اللہ تعالیٰ ہمارے نفوس کی اصلاح فرمائے. اللہم آتے نفسی تقواہا وزکیہا انت خیر من زکاہا انت ولیہا و مولاہا, یہ آپ اس کے ولی ہیں, اس نفس کے ولی آپ ہی ہیں. میں اگر صاحب نفس ہوں تو آپ ولی نفس ہیں, خالق نفس ہیں. اس بنا پر ہماری مدد فرمائیے تاکہ نفس ہمارا مردہ ہو. تو نفس کا ماننا یہی ہے مولوی صاحب, ہے کہ کوئی خلاف بات خراب طبیعت بات ہو کو ضبط کر لینا, یہ ہے نفس, یہ ہے انفاق. چنانچہ ایک بزرگ تھے, وہ جب ان سے کوئی غصے کی بات ہوتی تھی, کسی نے غصے والی بات کہی, ان کو ضبط کر دیا. بل کاظمین الغیظ بل عافین عن الناس, جب ضبط کر لیتے تھے کہتے تھے کہ اللہ ہماری والدہ کو اس کا ثواب پہنچا دیجیے. ہم تو صرف تلاوت کرتے ہیں, اسی کا اختلاف کرنا ہے. ہم لوگ تو تلاوت کا ثواب پہنچاتے ہیں, دروشری کا ثواب پہنچاتے ہیں. وہ کہتے ہیں نفس کو جب آہوان ہوا اور جی جائے کہ ان کے پاس ان کے جب ہم پتھر سے دیں, قابل بھی تھا لیکن سب کر دیا اس نے کہ جاؤ اللہ کے لیے میں اس کو سب کرتا ہوں. کہتے ہیں اے اللہ یہ ہم نے کارے ثواب کیا, اس کا ثواب ہماری اماں کو دے دیے, ہے کوئی ہے ذہن میں یہ معرفت ہے. ہم نماز اور تلاوت کو موجب ثواب یا لائق ثواب نوابے اشار ثواب سمجھتے ہیں, لیکن غصے کو سب کرنا یہ بھی ایک بہت بڑا کام ہے. والعافین عن الناس امام علی کہیں, یہی میں نے کہا ہے کہ پورا قریب بیان ہے. صرف یہ نہیں کہ نماز روزے مسئلہ ہی, والعافین عن الناس والقاضی کیا ہے, یہ تو طبیعت کی ہے تقاضے ہیں. فرماتے ہیں والعافین عن الناس والقاضین الغیظ, غصے کو جو ضبط کرنے والے ہیں. حضرت سیدنا سید سلمان ندوی نے کہا ہے کہ اللہ تعالیٰ نے یہ نہیں فرمایا والفاقدین الغیظ, غیظ کو جو ضبط نہیں بلکہ فوت کرنے والے ہیں, ان کے پاس غیظ ہے نہیں, ان کی کوئی تعریف نہیں ہے. ان کی تعریف ہے جن کے دل میں غیظ ہے, غصہ ہے, انتقامی جذبہ ہے, تب بھی انتقامی جذبہ کو نہیں دے دیتے, یہ قابل تعریف بات ہے. ان کی تعریف اللہ تعالیٰ نے فرمایا والفاقدین الغیظ نہیں. امام غزالی نے یہاں سے لکھا ہے کہ جن کے اندر غصہ نہیں ہے وہ غصہ پیدا کرنے کے محتاج. جیسے غصہ کے ضبط کرنا ضروری, ویسے غصہ نہ تو غصہ پیدا کرنا بھی ضروری ہے, تاکہ غصے کو ضبط کرو اور اس کا اجر ثواب تم کو ملے. اللہ تعالیٰ نے امام غزالی کو بہت اپنے وقت کا امام بنایا تھا. اللہ تعالیٰ نے ہم سب لوگوں کو ان بزرگوں سے التباس کا تعلق ہے, اللہ اس کے نبھانے کی ان کی تعلیمات کا عمل کرنے کی توفیق فراہم فرمائے. والقادمین من الغیظ فقد جبر وسارعوا الى مغفرة من ربكم وجنة عرضها السماوات والارض وعدت للمتقين. متقیوں کو یہ پیدا کیا گیا ہے. یہ آگے صفات کیا ہے, الذين ينفقون في السراء والضراء والكاظمين الغيظ والعافين عن الناس والله يحب المحسنين. یہ قرآن حقیقی طریق سلوک پورا بیان ہے, اس میں ایک ایک آج میں پورا سلوک بیان ہے. حضرت مولانا شاہ فضل الرحمان صاحب نے ہر کوئی جاتا تھا, کہتا تھا حضرت ہم نے تصور کی کتاب لکھی ہے. کیا ہٹاؤ قرآن کی بڑی تصور تھوڑی نا جہاں تھا لکھتے, یہ نہیں ہے مولانا شاہ جی, وہ غریب حالات رکھتے تھے. مولانا شاہ فضل الرحمان صاحب نقشبندیہ سلسلے کے اہم بزرگوں میں سے تھے. اللہ تعالیٰ نے ان کے پورا ڈھانچے ہی کتاب و سنت ہی دل سے بناتا ہے, پورا ڈھانچہ جو کچھ ہے کتاب اور جو کچھ ہے سنت. بیٹھے ہوئے تھے منبر کے پاس, کوئی آیا مسجد میں اور اس نے بایاں پیر رکھا مسجد میں داخلے کے بعد. علی میاں کی سنت دیکھیے سب لکھا ہوا ہے. لوگ کہتے ہیں آپ تم کہاں سے روایت کرتے ہو, میں نے کہا امیر روایت دیکھو امام جو علماء جیبل کتاب کا نہیں سب تم کو کیا معلوم ہوگا, تم تو بخاری کا حاشیہ زیادہ پڑھ لیتے اور کر لیتے ہو. اپنے بزرگوں کی سیرت بھی دیکھو, میں آ رہی کہاں برسے آ رہا کتاب اللہ و سنت رسول اللہ و سیرت سلف ہے کہ نہیں. سیرت سلف اس کام کی بنیاد تین چیزوں پر ہے, اللہ کی کتاب اور سنت رسول اور بزرگوں کی سیرت. شیخ قوام الدین بھی گوئے شیخ قوام الدین یہ کہتے ہیں. تو سیرت سلف جو ہمارے متاثرین سلف ہیں الحمدللہ تعالی دیوبند کے علماء, ان کی سیرت کو پیش نظر رکھو. کیسے مولانا مظفر حسین صاحب تھے, اللہ علی کیسے مظفر حسین صاحب تھے. جا رہے تھے ایک بوڑھا آدمی بوجھ لیے ہوئے تھا, نہیں چلا جا رہا تھا, لکھا ہوا سر امیر روایت میں نہیں جا رہے تھے. ماں فضل الرحمان صاحب نے کہا بھائی تو بوڑھے آدمی ہم کو دے دو. لے لیا گھر, اس کو پہنچا دیا. کسی نے کہا بھائی یہاں, انہوں نے کہا کہ یہاں ایک مظفر ہوتے ہیں کوئی رہتا ہے یہاں. اس نے کہا ارے بھائی ماموس یہی تو مظفر حسین ہے جو تمہارا بوجھ لے کر کے آئے ہوئے ہیں. اب بتلائے دینے ان کا بوجھ اٹھا دیا. یہ ہمارے اکابر کی بہت سی مثالیں ہیں, یعنی کسی نے بڑھائی تھی ان میں کہ ہم چلا دیگرے لے ہم عالم ہیں فاضل نہیں. جہاں موقع آیا اپنے کو جھکا کے بھی دکھا دیا. حضرت مولانا محمد قاسم صاحب رحمۃ اللہ علیہ تشریف لے جا رہے تھے, کس نے کہا اے مولچا پیچھے سے چلے جا رہے تھے, آگے بڑھ کہا आप तो हम बार बार कहते हैं मोलझा मोलझा, आप सुनते भी नहीं। यहाँ तुम तो किसी मौलवी को बुला रहे थे, मैं तो मौलवी कहा हूँ। ये वाला खुद खुद इस्लाम का क्या हाल है दोस्त, माल के बारे में भी इस चकना, उनके जूते में लोगों ने रुपया रख दिया कि मारा काशी खा जाएंगे तो दे देंगे, जूता ही साफ किया चले गए, पता नहीं जाएंगे क्या था इसके अंदर। दोस्तों ये जा को भी मिटाया और माल को भी मिटाया, तले ने जा को भी मिटाया, तलबुल जा विवास इबादत ये रहा है, तलबुल जा विवास इबादत यही रहा है। इमाम गजाली कहते हैं जा को तलब करना, तलबुल जा यानी रुपये पैसे अपनी इबादत से जा को तलब करना इबादत के जरिए से यही रहा है, ये इमाम गजाली लिख रहे हैं। और खुद रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इन यसी रयाई शिरक, थोड़ी सी रया भी शिरक है, इन हदीस है इन यसी रयाई शिरक थोड़ी सी रया। बारह नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने भी इन तमाम चीजों को बयान करके शुरू को मुकम्मल कर दिया है। अल्लाह हम सब लोगों को सुन्नत के मुताबिक जिंदगी गुजारने की, उस पर रहने की, अपने बच्चों को उस पर कायम रखने की फिक्र पैदा पड़े, मतलब तमाम तबाह हो जाएगी बर्बाद। इस बिना पर अल्लाह ताला फरमाता है लन तनालु बिर हत्ता तुन्फिकु मिम्मा तुहिब्बून। तो मैंने इस पर बयान किया कि सबसे ज्यादा अपना नफ्स मकबूल होता है, इसी बिना पर जो कुरान में है जो कुर्बानी देनी हुई कि नफूस के कत्ल को कहा जाए, ये क्या माल दिया दे दो, नफूस को कत्ल करो, इसकी गुनाह के लिए लन तनालु बिर हत्ता तुन्फिकु। हमारे बुजुर्गों ने अपने नफ्स को कुर्बान किया, फरमाते हैं सैदा रिफाई फरमाते हैं इस्लाम नाम है तबाही तकाजों को छोड़ने का, इस्लामी तकाजों के सामने इस्लामी एक तकादा है कि सलाम करो, तभी तुम्हारा तकादा है सलाम न करो, छोड़ दो अपनी तबीयत को, शरीयत पर अमल करो। बाल लोग कहते हैं अल्लामा शाहरा ने कहा है कि बाल मशायख ये कहते हैं, इनमें बहुत से मशायख भी हैं, इसको कहता हूँ बाल मशायख कहते हैं कि हमारी तबीयत जो है वो ताजियत को नहीं चाहती, हमारी तबियत में आयादत को नहीं चाहती, हमारी तबियत ज्यारत को नहीं चाहती। फरमाया कि तुम्हारी तबियत सुन्नत के खिलाफ, उसको दर करो और आओ सुन्नत में आओ, तब वो कुछ मिलेगा। आयादत सुन्नत है, आपके हाल की वजह से वो सुन्नत तर्क नहीं की जाएगी। ज्यारत ताजियत ये सब चीजें हैं, ये सुन्नत सुन्नत की चीजें हैं, इससे तरक्की होती है। इस बिना पर चीजों का इश्तेहार जरूरी है, सुन्नत के मुताबिक जितना हम करेंगे जितना हम रहेंगे अल्लाह ताला उसकी तरफ से फैजान भी होगा। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का फैजान, नबूवत जो खत्म हुई, नबूवत नबी तो नहीं आएगा लेकिन नबूवत के फैज़ और बरकात क़यामत तक जिंदा रहेंगे, जारी रहेंगे। और जो लोग इस शरीफ पर चलते हैं अल्लाह ताला उनको फयूज़ से माला माल भी फरमाते हैं, जमाने में भी फरमाते हैं। इस जगह पर हुजूर की सुन्नत को इख्तियार करना और हर किसी के फजूलियात से और लोकमियात से बचना ये बहुत जरूरी है। इसी को फरमाते हैं लन तनालु बिर हत्ता तुन्फिकु मिम्मा तुहिब्बून, जो पसंद करते हो। चुनाचा बैरहा का फिर भी रेहा का बाग एक सहाबी को बहुत पसंद था, जब ये आए थे कहा या रसूलल्लाह हाँ ये बाग हमको बहुत पसंद, उसी में हम लोग रहे भी हैं, जब हम लोग रह जाता था मैं तो उसी बाग में हम लोग थे, अब तो सब मजे नवीन में आ गया है। और वो भी रेहा जो है हमने देखा भी है उसको, वो जानी देखा मौजूद था वो बहरहाल, अब तो मजे नवी में है। उन्होंने उस वक्त कुर्बान किया रसूलल्लाह सबसे ज्यादा महबूब हमको ये बाग है, हम अल्लाह के रास्ते में कुर्बान करते हैं। फरमाया देखो अब देखिए एतराज़ देखिए, ये नहीं कहा वाह वाह शाबाश तुमने सब दे दिया और दे दो, ये नहीं कहा और दे दो, ये नहीं कुछ नहीं हाँ हमको ये जरूरत है वो जरूरत है, ये नहीं कहा नहीं। बाल बच्चे का भी हक है कि तफसील इसके अंदर मौलाना तफसील इतना रखो इतना दो इतना दिए किया कि नहीं, ये इंतजाम नबी हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इंतजाम ये था, लिखा नूर अनवार में पहले ही है कि हमारा दीन जो है मोतदिल है, न इफराद बाकी न तफरीद है, इससे कामिल हुआ मोतदिल हो गया। माम मोहम्मद मसा आशिक थे तो इस तरह से कहा इससे कामिल हुआ, अब मैं चूंकि मौलवी हूँ इस तरह मैं शेर को बदल दिया मैंने, अब मैं इफराद बाकी न तफरीद है, इल्म कामिल हुआ मोतदिल हुआ, इल्म जब कामिल हुआ इतना आ जाएगा, इसमें मैं तो डबाडोल हो जाता आदमी, मगर ये क्या इसके कामिल वह मुद्दे नहीं इसमें कहाँ तो बोलूँ तो बेलगाम के उत्सवारी है जिधर लगाम ना रहे तो वह जिधर चले जाए इसके इसके चिन्ह रहेगा और मार्फत नहीं रहेगी तो वो घोड़ा होगा तो बेलगाम के होगा इस जगह पर इनके तो मैंने उसको बना दिया ठीक है मैंने अब बाकी अब न इफराद बाकी न तफरीत है अब न इफराद बाकी न तफरीत है इसके कामिल हुआ मुतदिल हो गया मैंने इल्म इसकी जगह पर अपने शेख की जगह पर लगा दिया मैंने ये इल्म कामिल मौलाना शेख थे अब मैं मौलवी हूँ जो अच्छे उसी एतबार से तरमीम भी मैंने कर दिया इल्म कामिल हुआ मुतदिल हो गया इल्म के अंदर जब कमाल आता है तो इतना पे आता है तो आकर कुछ सादे मुआफ़िक़ात लिखते हैं अल्लामा शादत इस आदमी कि जितने ये उलूम में बेतदालियाँ आई हैं ये छोटे लोगों से आई हैं उनके हाथ में इल्म गया और उन्होंने समझ लिया और बेतदाली पैदा कर दिया इफ़राद और तफ़रीत के शिकार कर दिया उम्मत को मेरे दोस्तों अल्लाह ताला ने हमको इल्म से भी नवाजा है उम्र से भी किताब से नवाजा है सुन्नत से भी नवाजा है कितनी तस्दीक की जा सकती है महाराज अल्लाह ताला की है हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने कोई एक दफे दिया कोई रुपया दिया हुजूर सल्लल्लाहु अलैहि वसल्लम मशहूर है उन्होंने दिया उन्होंने कहा हजरत मुझको जरूरत नहीं है और हुजूर ने दिया फेंक दिया उन्होंने बड़ा खुश हो गए कहा मैं दे रहा हूँ तुम नहीं दे रहे हो ये इतदाल के खिलाफ ये इतदाल के खिलाफ कहा पहले तुम्हारी औलाद का हक है तुम्हारे दोस्तों का हक है फोकरा का हक है इतना पूरी तफसीर हजरत ने हमारी सोसाइटी आपने नकल किया है पूरी तरतीब है इनफाक में भी तरतीब है अवलन औलादी को रखा है हम लोग अवलन फुकरा ही को समझते हैं नहीं औलाद का नफा तो बहुत ये दलील देते थे अवाद औलाद का नफा तो बहुत फर्ज है और मसाकिन को देना मुसाब है इन अजायन के फर्ज को मुकदम किया जाएगा पर सब सबके सामने बयान करते रहे अल्लाह ताला हम सब लोगों को उलूम में साहियत से नवाज उलूम में साहियत हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने पूरे दीन को आया है नूर अनवार ने कह आया था है कि मूसा अलैहि सलाम का तो ये था मूसा अलैहि सलाम का कि एक तमाचा यहाँ कोई मारे है तो तुम भी एक तमाचा उसको मारो ये मूसा अलैहि सलाम का दीन है ईसा अलैहि सलाम का दीन ये था कि एक तमाचा किसी ने मारा है तो दूसरे को पेश कर दो दूसरे फिर से दो भाई ये भी मान लो लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम का तरीका ये नहीं जो उनके दरमियान में अगर तुम बदला लेना चाहो तो ले सको माफ करो तो ज्यादा बेहतर क्या ये शरीयत का खुश नहीं है शरीयत की वो ये खसूसियात हमारी है हुजूर फरमाए कि अगर तुम बदला ले तो एक का बदला उतना ही लेना और ये भी फरमाया ज्यादा ना होने पाया वरना बजाय मजलूम को तुम जालिम हो जाओगे है कि नहीं सब तुम्हारे मौजूद है अगर ज्यादा जोर से मार दिया तो तुम जालिम हो जाओगे ये तदा है कि नहीं अपने शरीर को भी हम लोग नहीं जानते नहीं जानते कुछ नहीं जानते और अगर माफ कर दो तो ज्यादा बेहतर है ये भी क्या ईसवियत क्यों जमा कर दिया है और मुसवियत क्यों भी जमा कर दिया है मोहम्मदियत ऐसी चीज है जो ईसवियत और मुसवियत के दोनों में मजमुआ है संगम है इसके जरिए से अल्लाह ताला ने क्या कुछ उलमा को हासिल कराया बुजुर्गों को हमारे उम्मत को क्या कुछ अता फरमाया बहरहाल इंफाक में भी क्या है ऐसा होना चाहिए ऐसा ना करो कि तुम मलूम महसूरा हो जाओ और इतना बांध भी न दो कि किसी को माँ बाप से भी न दो जकात भी ज्यादा ना करो ऐसा भूख नहीं होना चाहिए और ऐसा भी इंसाफ नहीं होना चाहिए है कि जायज चीजों की बात कर रहा हूँ शादी भी बात नहीं कर रहा हूँ उसमें तो नाजायज है वो लेकिन यह कि अल्लाह ताला ने मालियात के बारे में भी इक्तसादियात के बारे में भी सियासियात के बारे में भी पूरा प्रोटीन मौजूद है रूस वगैरह ले आए वो लोग नहीं सब फिर हो गए फेल हो गए वो आएंगे सब इसी पर आ चुके हैं बहुत से इंशाअल्लाह अजीज दीन इस्लाम का ढंका जो है बुलंद होगा इक्तसादियात के दरवाजे भी और सियासियात के दरवाजे भी इंशाअल्लाह अल्लाह ताला हम सब लोगों को अपने दीन की खसूसियात को समझने की तौफीक बराबर फरमाए रमजान शरीफ है रोजा है तिलावत है जिक्र है नमाज है अल्लाह ताला इसको सुन्नत के मुताबिक हमको अदा करने की तौफीक दे और अखलाकी एतबार से भी जो देखिए कि हम पहले अगर कोई बात आती थी तो बर्दाश्त कर लेते थे कि नहीं बर्दाश्त कर पाते थे अब देखो वो बात बर्दाश्त हो जाती है कि नहीं तब रमजान का फायदा तो वो मालूम होगा किसी ने कोई सख्त बात कही आपने बर्दाश्त कर लिया, रमजान का असर हुआ, और किसी ने कोई सख्त बात किया तो पहले तो डंडा मारते थे अब लाठी मारने लगे, तो रमजान में इसको कोई फायदा नहीं पहुंचाया। हमारे गांव का वाक्य है, रात भर शबीना हुआ, वो क्वाशरी पढ़ा जा रहा है रात भर, हमारे गांव का हाल लोग होते हैं, बाद में पहली बारी है उससे पहले लाठी चल गई, लाठी चल गई। हजरत शाह सिल्ला था फरमाते थे यार ये तुम्हारे गांव के लोगों ने रात भर तो क्वाशरी पढ़ा, इस दिन में लाठी को चल गई, मालूम है कोई असर नहीं हुआ, तो ये फरमाते थे कोई तिलावत का तुमने असर नहीं लिया। तिलावत का असर क्या है, तवाज़ो पैदा हो रहा है इनके साथ, बस वक्त ही जना के दिन मोमिनीन, नबी को हुक्म हो रहा है अपने बाजू को मोमिनीन सहाबा जो खादमीन है जाने सार है उनके सामने भी झुका दीजिए, है कि नबी को दी है तालीम, और आप बड़े हैं कि हमने तिलावत कर लिया, हमने एक खत्म कर लिया, कुछ नहीं फायदा किया, तुमने अपने को खत्म कर लिया, तुमने अपने को खत्म किया। अगर नफ्स के ताबे हो गए मजीद तो तुमने अपने को खत्म किया, कुरान को खत्म नहीं किया है। अल्लाह ताला हम सब लोगों को इन बातों को भी समझने की तौफीक दे और अमल करने की तौफीक दे, अखली के आके दुरुस्त करने की तौफीक दे। मामलात भी बहुत कमी है मोल साहब, हम लोगों को काम ओझा दुआओं का है, उमूमन दुआएं के लिए आते हैं, उमूमन जितने लोग हैं मिलेंगे तो दुआएं के लिए कहेंगे, बड़ा इतना देखे गायब हो गया हमारा माल, तिजारत के लिए इतना दिया था वो गमन हो गया, कौन लोग भाई, अरे मुसलमान आज दूसरे मुल्कों में बदमामलगी में मिसाल दी जाती है मुसलमानों की, अफसोस मैं जानता हूं बाहर लोग कहते हैं बदमामलगी में मुसलमानों को यहूदुल्नसारा बहुत कहते हैं कि अगर तुमको मामला करना हो हर भी मुसलमान से मत करना। इस बिना पर हमको अपने को अपने दीन को अपने ईमान को अपने इस्लाम को बदनाम नहीं करना चाहिए। रमजान शरीफ से आया है कि तमाम जो उसूल इस्लाम हैं, अकायद हैं, इबादात हैं, मुआशरात हैं, मामलात हैं, अखलाकियात हैं, ये मुआशरात हैं, जब पूरे को अमल होगा तब कहा जाएगा उस कुलू फिर में काफ़ पूरे तरीके से इस्लाम में दाखिल हो। इस बिना पर इसकी कोशिश होनी चाहिए, कोताही हो माफी मांग लो अल्लाह से, माफी अल्लाह हम कमजोर हैं, हम नहीं इस वक्त अमल पैदा हो पा रहे हैं, नफ्स हमारा सरकश है, जबान से बातें निकल जाती हैं, तौबा तो करो नफ्स से, अगर कोई जबान से निकल गई औज़ु बिल्लाह हदीसा की अगर गुस्सा आवे तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि औज़ु बिल्लाह मिन शैतानिर्रजीम की कसरत करो, है कि नहीं, कसरत करो गुस्सा खत्म हो जाएगा। ये तो किसी को याद भी नहीं होगा, अरबों को याद है, हमने सुना है कि जब वो कोई गुस्सा होते हैं बाहम तो औदिल्लाई मैंने सुना है अच्छे अच्छे लोग होते हैं और फौरन का गुस्सा फौरन हो जाता है, कितनी खराबी हो रही है, सब चीजों के अंदर अब भी मौजूद है। अल्लाह ताला हम सब लोगों के अंदर ये चीज लाए, इन फात के बारे में बयान कर रहा था पूरा नहीं बयान कर सका, उसके भी दर्जात हैं, अहलोयाल हैं, पड़ोसी तुम्हारे हैं, तुम्हारे दोस्त हैं, अहबाब हैं, वन को फिर को फरमाते हैं वो फिर हम वाले हैं वो भी अमवाले में हकुल निस्सा जो महरूम साहिल का भी हिस्सा है महरूम का, महरूम के बारे में यह है कि है तो गरीब लेकिन वो जाहिर नहीं करता, तुम ढूंढ करके उसकी जरूरत को पूरे करो। वो भी अमवाले हकुल निस्सा में व महरूम, महरूम से मुराद यही है कि जो शख्स है तो मोहताज लेकिन वो कहता नहीं, शर्म करता है, अपनी इज्जत को बचाता है, उसको जाके दो। हमारे हजरत हाजी इमदादुल्लाह साहब फरमाते थे कि अगर तुमको कोई साहिल मिल जाए तो उसका शुक्र अदा करो कि तुमको साहिल मिल गया कि तुम अपने माल को उसको दे सको। हजरत हाजी साहब ये बात फार्मी लोगों के सामने ये बयान बयान करते थे, हजरत हाजी साहब को साहिल अगर मिल जाए साहिल मिल जाए तो उसको दो, भूख करके दो और शुक्र अदा करो अल्लाह ताला का, उसका आयन न निकालो उस पर बहुत ये जो भी हो न करो बल्कि अल्लाह का शुक्र अदा करो। साहिल को झिंको नहीं, हम सभी से हो जाता है, जो अमर का हुआ अमर का मैंने देखा मौलाना कह देने में कोई हरज नहीं है, सुबह को हमारे यहाँ आती हैं साहिला, साहिली नहीं साहिलात आती हैं, घर में हमारी पड़ी रहती थी, जहां आवाज आई फौरन उठती थी। अब हम लोग के लिए है, अभी आती हैं कुछ कुछ आती हैं, तो हम लोग 50 रुपया 100 रुपया देते हैं, कहा नहीं वो तो हमारी नानी 30 रुपये देती थी। तो मैं कहता हूँ जितना वो कहे दे दो भाई, घर में गलाम ले रही है, दे दो। चुनाव अल्लाह का शुक्र है, मैं तो यही समझता हूँ कि शायद इसकी वजह से उनकी मफरत हो जाए। शायद को न झिड़को आता है, रवायतों में आया है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास एक शायद साथ भुट्टा लगा के आया, भुट्टा कोई ऐसी चीज उनको खाने वाली थे, तब तक एक शायद आया, उसने कहा कि या रसूलल्लाह मैं भूखा हूं, सवाल के दे दिया वो भुट्टे को, जबकि खुद हुजूर को खाई थी, दे दिया और दे करके जाकर बाजार में बेच दिया उसको। वो साथ जो ले आए थे हाथी आदमी है वो देख रहे थे कहाँ ले जाता है, लेकिन देखा तो फरेगा, फिर उसको खरीद लिया, फिर ले आया हुजूर सल्लल्लाहु अलैहि वसल्लम, फिर खाना शुरू किया, फिर वो पहुंच गया वो शायद और कहा या रसूलल्लाह मैं भूखा हूं, दे दिया। 3-4 मरतबा हुआ, तब हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने झिड़का उसको और कहा कि कैसा शायद है, कैसा शायद जो बार बार आता है, बस आयतना नहीं और मस्ता फरातन है। हुजूर का इम्तिहान था, हम लोग तो इम्तिहान में फेल तो फेल होते चले जा रहे हैं, लेकिन हुजूर को तो फेल नहीं होने देना चाहते थे अल्लाह मियां ने, बस फौरन मुतरबा कर दिया वह मस्ता फरातन है। हम लोग कितनी छिड़के कोई वही हुई नहीं आएगी, नहीं इनाम आएगा, बल्कि कोई कहेगा तो उसको डांटी दोगे तुम, लेकिन नबी को तो रखना है अल्लाह को मासूमियत पर। फिर आ जाए वह मसाइल फराकन है, साइल को न झिड़किए हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर कितना असर हुआ होगा बताइए। आज नाली लोग वम मसाइल फराकन है, साइल वम मा मिले मतलब का फाद दी, आपको अल्लाह ने दिया उसका शुक्र अदा किया कि ये जाहिर इनामात से भी नवाजा और बातें इनामात से नवाजा वम मसाइल। इसी तरीके से मेरे दोस्तों ये तो खाने पीने की बात है, अब मौलवी लोगों को कहता हूँ कि कोई सवाल करे तो उसको ठीक से जवाब दिया करो, दिमाग वा सही करके देने की झिझक दे उसको, वो वही बिल्कुल वही है। लिखते हैं जिस तरह माल के हिस्से में, माल में हिस्सा लगाओ शायरी के लिए, इसे जो तुम्हारे पास तालिबीन आते हैं, तलबा आते हैं, फतवा लेने के लिए आते हैं, मशवरा में उनको झिड़को नहीं, उनमें से उनको दो, चाहे थोड़े ही दो में दो इल्म का है कि ये ज़कात है, लेकुल शहीन ज़कात वली इल्म वाज, हर चीज के लिए ज़कात है और इल्म की ज़कात क्या वाज है। इस जना को उलमा को भी अपनी जिम्मेदारी महसूस करना चाहिए, तालीम और हिकमत इसके सिलसिले को जारी रखना चाहिए। आयाते ही वो जक ही वो अन्य किताब और हिकमत वही गानों में कबर फिर वाली मूवी मूवी बात है और माँ की जिम्मेदारी है। जो फराज मनसब बैठे वह कुर्सी पर, किसकी कुर्सी है, नबी सल्लल्लाहु अलैहि वसल्लम की कुर्सी है। आप नियाबतन बैठे हुए हैं तो नियाबतन कुछ काम भी करोगे, खाली सबको डांटोगे पटकारोगे, हर की बजाय निशत, हर की बजाय नशत, मर्दमा बबे मुतवजह सुदन वो रहुमा बात करके अंबिया ने सलाम कर दन कहते, जो किसी बात की कुर्सी पर शकुअल कुर्सी पर बैठा और लोग उसकी तरह मुतवजह हुए तो उसको वही करना चाहिए जो अंबिया ने किया है, अपने तरफ से कुछ नहीं कर सकता। तुम्हारे बाप दादा की कुर्सी नहीं है, नबी सल्लल्लाहु अलैहि वसल्लम कुर्सी है, तुम नियाबतन और वरासतन बैठे हुए हो, इस वजह से तुमको अपने मुनीब की रियायत करनी होगी, अपने मुनीब की रियायत करनी होगी। बारी बात हो गई, अल्लाह ताला हम सब लोगों को ईमान की दौलत से नवाजे, रमजान शरीफ के फ़ैज़ो बरकात से माला माल फरमाए। मैं मोहताज हूँ, गरीब हूँ, गरीब होने का मतलब कि सेहत से ईश्वर इस बराबर मेरी दुआ की ईश्वर में बैठा हूँ, माता बिल्कुल सेहतमंद हूँ, लेकिन दर हकीकत तबीयत खराब है मेरी। अल्लाह ताला दुआ कीजिए कि अल्लाह ताला मुझसे भी कुछ हक रमजान का अदा हो, कुरान का हक अदा हो। और मैं समझता हूँ कि मेरी वजह से आप लोग कुछ ज्यादा पढ़ रहेंगे तो मुझे भी इंशाल्लाह सवाब मिलेगा। दुआ कीजिए अल्लाह ताला का फज़ल मिल जाए। अल्लाह मेरी असल पर अब्बा बना और والدنيا والآخرة. اللهم إني أسألك العفو والعافية في الدين والدنيا والآخرة. اللهم إني أسألك العافية ودوام العافية والشكر العافية. اللہ تعالیٰ اس مہینے کے خیرات و برکات سے ہم لوگوں کو مالا مال فرمائے, شب قدر علی اللہ تعالیٰ اس کے فضل و برکات سے بھی ہم لوگوں کو محروم نہ فرمائیے, اس کے انوار و برکات سے ہمارے قلوب کو شاد کام فرمائیے, بلکہ ساری امت کو اس کے برکات سے مالا مال فرمائے. سارے عالم میں امت کو ایک پریشانیاں ہیں, وہ ہنگانا قصور ہمیں کا ہے, ہمارے بدعمانیوں کا ہے, بد اخلاقیوں کا قصور ہے. اللہ تعالیٰ اس کو معاف فرمائے اور اپنے خاص رحمت کا ہمارے ساتھ معاملہ فرمائے. نبی اکرم صلی اللہ علیہ وسلم امتی قابل رحم ہیں, اپنے گناہوں کی وجہ سے ہم معتوب بھی ہیں, اس بنا پر ہم محروم بھی ہیں. اللہ تعالیٰ ہم سب لوگوں کی خطاؤں کو معاف فرمائے, لغزشوں کو معاف فرمائے اور خاص رحمت اور کرم کا معاملہ فرمائے. ربنا تقبل منا انک انت السمیع العلیم, برحمتک یا ارحم الراحمین. میں نے کہا کرتا ہے سن کا کوئی خود باپ نہیں, الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیہ ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا, من يهد الله فلا مضل له ومن يضلله فلا هادي له, ونشهد أن لا إله إلا الله وحده لا شريك له, ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد, فقد قال الله تبارك وتعالى في الكلام المجيد والفرقان الحميد, أعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء, واتقوا الله الذي تساءلون به والأرحام, إن الله كان عليكم رقيبا. وقال تعالى, يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. وقال تعالى, يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا, يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم, ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. صدق الله العظيم. وقال النبي صلى الله عليه وسلم, يا معشر الشباب, من استطاع منكم الباءة فليتزوج, فإنه أغض للبصر وأحسن للفرج, ومن لم يستطع فعليه بالصوم فإنه له وجاء. وقال النبي صلى الله عليه وسلم, ولكني أصوم وأفطر وأصلي وأنام وأتزوج النساء, ومن رغب عن سنتي فليس مني, أو كما قال صلى الله عليه وسلم. آپ مجھے اجازت دیتے ہیں, آپ کا نام کیا ہے؟ میں نے آپ کا شہر کا مقدم ابراہیم اسماعیل حسن کے اجازت سے علیزہ پٹیل فرحیم ادیس سے پٹیل اقبال صاحب محمد رفیق اور پٹیل کی شہادت میں باوی اور ماہر 10,000 روپیہ کا منعقد کیا، آپ نے قبول فرمایا؟ جی قبول کیا ہے.